www.attableek.com, The Reviver of Iman. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والتين والزيتون وطور سينين وهذا البلد الأمين. لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر غير مملون وما يكذبك بعد الدين أليس الله بأحكم الحاكمين صدق الله العظيم بلى وأنا من الشاهدين. دوستو بزرگو عزیزو، قرآن پاک کی جو بھی آیتیں ہیں سب مؤثر ہیں، نصیحت بخش ہیں، علم و عمل کا دروازہ کھولنے والی ہیں، اللہ سے خوف و خشیت کو پیدا کرنے والی ہیں. اسی بنا پر ہمارے علماء نے تلاوت کے آداب بہت بیان فرمائے ہیں. ماشاء اللہ قاری صاحب نے جو پڑھا بہت ہی مؤثر آیا ہے، ان پر تو بات نہیں کر سکتا میں، نہ اس کی تشریح کر سکتا ہے، وقت کم رہتا ہے. بارہ جس سورہ کی میں نے تلاوت کی ہے ابھی ذہن میں آئی، میں نے پڑھا اور آ گیا ہوں. اللہ تعالیٰ اس سورہ کی بھی مناسب مختصر تشریح ہو جائے تو انشاءاللہ ہم سب لوگ بھی مناسب مفید اور مؤثر ثابت ہوں گے. اللہ تعالیٰ ارشاد فرماتے ہیں اور چار چار قسم کے بعد فرما رہے ہیں، والتین والزیتون وطور سینین وهذا البلد الامین لقد خلقنا الانسان فی احسن تقویم. قسم ہے انجیر کی اور قسم ہے زیتون کی اور قسم ہے وہ پہاڑ کی اور قسم ہے بلد امین مکہ مکرمہ کی. چار قسم رکھائی، ظاہر ہے کہ جس مضمون کے بیان کرنے کے لیے چار چار قسم اللہ تعالیٰ کا ہے تو اس مضمون کی کتنی اہمیت ہوگی. سورہ الشمس و ضحاہا پہلے میں سات قسم کھائی اللہ تعالیٰ نے اور اس کے بعد نہایت اہم مضمون بیان فرمایا، والشمس وضحاها والقمر اذا طلعها والنهار اذا جلاها والليل اذا يغشاها. اسے آیتیں پڑھنے، اس کے بعد اللہ تعالیٰ نے مقصد بیان فرمایا. تو میرا خیال ہے کہ اس سورت میں چار قسمیں ہیں اور اس سورت میں سات قسمیں ہیں، اہمیت مضمون کی. چنانچہ اللہ تعالیٰ نے قسم کھائی، قسم ہے انجیر کی، قسم ہے زیتون کی اور قسم ہے پہاڑ کی اور قسم ہے بلد امین مکہ مکرمہ کی. اس کے بعد کیا فرما رہے ہیں، والتین والزیتون وطور سینین وهذا البلد الامین لقد خلقنا الانسان فی احسن تقویم. یہ بیان کرنا ہے ورنہ آدمی سمجھے گا ہم کو معلوم کیسا پیدا کر دیا ہے. اللہ تعالیٰ نے فرمایا کہ ہم نے تم کو احسن تقویم پیدا کیا، احسن صورت جو ہو سکتی ہے اس نے ہم نے تم کو پیدا کیا ہے. اس بنا پر اللہ کا شکر ادا کرنا چاہیے، اللہ نے ہم کو انسان بنایا اور اچھی خطرات، اچھی صفات، اچھی صورت میں ہم کو بیان کر رہا ہے. یہ بہت بڑی کامیابی پہ ہے. کہتے والا کر خلق لے انسان کہتے ہیں، بتی نہیں بس وطور سنين وهذا البلد الأمين لقد خلقنا الإنسان في أحسن تقويم ہم نے احسن تقویم میں تم کو پیدا کیا ہے میرے دوست و بزرگو اللہ تعالیٰ بطور امتنان کے فرما رہے ہیں جانور بڑے خوبصورت خوبصورت رہتے ہیں رہتے ہیں آپ چلے جائیے ذاتیہ کے جنگلات میں میں پہنچ گیا ہوں بڑے خوبصورت خوبصورت جنگلات میں لیکن اس کو اللہ تعالیٰ نے احسن تقویم نہیں فرمایا انسان کو احسن تقویم فرمایا اس کی وجہ کسی نے لکھا ہے غالباً تفسیر مظہری نے ہمارے حضرت اس کو سناتے تھے کہ احسن تقویم کی سب سے بڑی علامت ہے کہ ہم دو بدو جو بات کرتے ہیں ہمارے چہرے مشابہ ہیں مقابلے میں کسی جانور کتنی خوبصورت ہے وہ جو بات کرتا ہے جانوروں سے تو اس کا دونوں کا منہ نیچے رہتا ہے مقابلے میں نہیں آتا یہ سب سے بڑا حسن ہے انسان کا نہیں سمجھ گیا یہ احسن تقویم یہ ہمارا آپ کا یہ جانور کبھی دیکھا آپ نے کہ اس طرح بات کرتا ہے دونوں کو منہ یہ سب سے ہمارے حضرت اس کو بہت پسند کرتے ہیں بعض تک تفسیر مظہری میں یہ ہے ہم نے احسن تقویم میں تم کو پیدا کیا ہے اس میں ایک سب سے بڑی علامت ہے کہ گفتگو میں تمہارا موازنہ ہوتا ہے مقابلہ ہوتا ہے ادھر بچہ نہیں رہتا مقابلہ سب مقابلے سے دیکھیے ہے اور جنت میں اسے بھی بڑھتے ہوگا مولانا یہ تو یہاں موازنہ ہے لیکن یہاں مدابرہ بھی ہے کوئی ادھر تیس پیٹ بیٹھ جائے تو کوئی ختم ہو جائے گا نہیں رہے گا لیکن جنت میں یہ ہے کہ متقابلین سب متقابل ہوں گے کبھی کسی کی پیٹھ کسی طرف نہیں پڑے گی کتنی عمدہ کرسی بنوائی ہے پیٹھ کہیں کہیں پڑے گی کہ نہیں ابھی اسی کو موڑ دیجیے ادھر ادھر ہے آپ کی سواری ادھر جائے گی تو کوئی کرسی اب تک ایسی نہیں بنی ہے کہ ہمیشہ متقابل ہو بلکہ کبھی متقابل ہو جاتی ہے کبھی متقابل ہوتی ہے تو جنت میں متقابلین بھی ہے وہ متقابلین ہوں گے جنت کی خصوصیات میں سے ہے دوستوں یہ خصوصیات میں سے ہے کہ کبھی کسی کی پیٹھ کسی طرح نہیں ہوگی ہمیشہ چہرہ سامنے رہے گا اور یہاں تو دنیا ہے تو تھوڑا سا اس کا نقشہ ہی دکھا دیا یہ نقشہ ہے ورنہ اصل مزہ تو جنت میں ہوگا کوئی کرسی ایسی نہیں کوئی پلنگ ایسا نہیں جس پر سونے والے کی پیٹھ ہو دوسری طرف متقابلین سب متقابلین ہوں گے والتین والزیتون وطور سینین وهذا البلد الامین لقد خلقنا الانسان فی احسن تقویم ایک واقعہ بہت مشہور ہے بادشاہ کا کوئی مقرب تھا چاندنی رات تھی یہ لوگ یہ سب سلجھا کرتی ہے بیوقوف لوگ ہوتے ہیں تو کہا اپنی بیوی سے کہ اگر تم چاند سے زیادہ خوبصورت نہ ہوئی تو تم کو طلاق ابھی کوئی جوڑ ہے طلاق کا نہیں بیوقوف ضروری نہیں کہ منصب پہ کوئی پہنچ جائے تو اسی وجہ عقل مند بھی ہو جائے بیوقوف بیوقوف رہ جاتا ہے کوئی نہیں بچ جاتا نہیں یہ وہ بھی ایسے ہی تھا کہتے ہیں کہ وہ اس نے کہا کہ اگر تم چاند سے زیادہ خوبصورت نہ ہوئی تو تم کو طلاق اب عورت فوراً بیچاری اٹھ کے کمرے میں چلی گئی رات بھر روتی رہی وہ بھی ڈر گیا اسے تو مذاق کے طور پر کہا لیکن طلاق کے بارے میں تھے یعنی اس کا حد بھی مذاق بھی وہ ضد ہے اس میں کوئی تعبیر نہیں کی جا سکتی کسی تعبیر اس بنا پر دونوں روتے رہے صبح کو جعفر منصور جو بادشاہ تھا اس کے یہاں گئے کہ اگر مجھ سے یہ غلطی ہو گئی تو علماء کو بلایا کہ بھائی اس نے یہ کہا ہے کہ اگر تم چاند کی طرح نہ ہوئی تو تم کو طلاق بھائی کی چاند سے خوبصورت کون عورت ہو سکتی ہے چاند سے خوبصورت کوئی عورت نہیں ہو سکتی امام ابو حنیفہ کیونکہ فقاہت مشہور ہے فقیہ النفس امام ہی صاحب ہوئے ہیں ہر سب امام اپنی جگہ پر ہیں میں فقہ کا جو مقام امام ابو حنیفہ کو حاصل کسی کو حاصل نہیں ہوا ہے سب ان کے شاگرد ہیں امام احمد بن حنبل یا امام شافعی سب ان کے شاگرد ہیں فقاہت ان کا ایک شاگرد تھا امام تب نہیں شاگرد تھا اس نے کہا بھائی اللہ تعالیٰ نے فرمایا کہ ہم نے تم کو احسن تقویم میں پیدا کیا مطلب کہ چاند سے زیادہ خوبصورت کیا انسان ہے بس بہت فیصلہ ہو گیا ہے جنہیں طلاق نہیں پڑے گی امام صاحب کے ساتھ سے ہیں شاگرد نے جوڑ دیا احسن تقویم جو کہا ہے انسان ہے تو چاند سے احسن تقویم میں کیا ہوا ہے چاند بھی تو ہے تو چاند سے بھی زیادہ انسان ہے اس طرح پر ہو گیا بہرحال احسن تقویم وہ کہتے ہیں وہ تین وزن وطور سنين وهذا البلد الأمين. لقد خلقنا الإنسان في أحسن تقويم. أحسن تقويم من إنسان قد قيله الله تعالى وسيد شكر بتوفيقه. اور احسن تقویم پر نہیں رہنا ہے, احسن تہذیب پر پہنچنا ہے. احسن تقویم کافی نہیں ہے جنت میں جانے کے لیے, دوزخ سے بچنے کے لیے. جبکہ کہ احسن تہذیب نہیں پاؤ گے اس وقت جنت نہیں جا سکتے. اللہ نے اپنا کام تو کر دیا, تم کو اچھے سے اچھا بنا دیا ہے. یہ اب تمہارا کام ہی ہے کہ تہذیب اور تربیت اور سچی کے ذریعے سے اصلاح کر دو جنت میں جا سکو, ورنہ یہ ڈھانچہ جو ہے یہ جہنم میں جانے کے لائق ہو. اگر اسی اصلاح نہیں کیا ہے تو یہ جہنم کے لائق ہو, آخر تقویم نہیں رہ جائے گا, یہ آخر بدترین ہو جائے گا. وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ بِأَحْسَنِ تَقْوِيمٍ ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ. نیچے سے چیزیں ہم نیچے گرا دیں گے. کیسا جوان بوڑھے ہیں, لیکن بوڑھے ہونے کے بعد کیا صورتیں بدل جاتی ہیں. وَرَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ. اللہ تعالیٰ فرماتے ہیں إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ. مگر جو ایمان لائے عمل صالح کیا ہے, بڑھاپے کے اثرات ان پر بھی ہوں گے, لیکن اصل بڑھاپے کا اثر یہ ہونا چاہیے کہ کوئی عمل نہ کر سکے. لیکن الحمدللہ جتنی ان کی عمر بڑھتی ہے اتنی ان کے عمل صالح میں اضافہ ہوتا جاتا ہے. جوارے سے عمل نہیں کر پاتے, دل سے عمل کرتے رہتے ہیں. شیخ عبدالحمد مودی دہلی کے والد سے بھی بیان کیا تھا میں نے, انہوں نے کہا کہ بیٹا سب عمل ختم ہو گیا ہے, لیکن قلب کا جو عمل تھا جس کو پاس الفاظ کہتے ہیں وہ جاری ہے. تو میرا عمل جاری ہے کہ اللہ تعالیٰ کہیں اسے وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ. کہتے ہم نے انسان کی پیدا کیا آخر تقویم میں, ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ. پھر اس کو لوٹایا اکثر نیچے کا نیچے کر دیا اللہ تعالیٰ. مگر پھر مستثنیٰ بھی فرما رہے ہیں إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ. مگر وہ جو لوگ ایمان لائے عمل صالح کیا اللہ ذمہ دار ہے ان کا, ان کو احسن تقسیم میں بظاہر تو پہنچائے گا لیکن ان کو نکما نہیں کرے گا. ان کو ذکر شکل میں رکھے گا, ان کے تلاوت میں رکھے گا, نیک کاموں میں رکھے گا. معلوم ہوا کہ بڑھاپے کی عمر بہت ہی آزمائش کی ہے, بہت آزمائش کی ہے. نماز پڑھتے پڑھتے چھوڑ دیتے ہیں لوگ. بہت سے ایسے ہوتے ہیں بزرگوں کے پاس رہے ہوئے نماز چھوڑ دیتے ہیں. بوڑھا بیاری بھائی تو بوڑھے ہو گئے, پر آپ بزرگ کی خدمت میں رہے, یہ کیا ہو گیا تم کو؟ کہا ہم ایک دن بھی ان کی خدمت میں دن کے لیے رہی نہیں. جب ایسے بدنیت لوگ بزرگوں کی خدمت میں رہیں گے, مسلمین مجددین کی بات کر رہا ہوں, لیکن اسے مرنے کے بعد نماز تک چھوڑ دیا, یہ اثر صابرین ہے. اور جن کو اللہ تعالیٰ اور نوازنا چاہتے ہیں اللہ تعالیٰ اپنے فضل و کرم سے ان کو بڑھاپے میں عمل صالح عطا فرماتے ہیں, عمل صالح کی توفیق رحمت فرماتے ہیں. اس بنا پر ہم شما کو بھی کوشش یہ کرنا چاہیے کہ عمر طویل ہو یا صغیر ہو, جوان ہو یا بڑھاپے ہو, اللہ تعالیٰ کی اطاعت بڑھا ضروری ہے. بڑھاپے میں معاف نہیں ہوگی. ایک بزرگ تھے, ان سے کسی نے کہا کہ حضرت آپ اتنا وظیفہ پڑھتے ہیں یہ اس عمر میں؟ کہا ایک وظیفہ جو معمولی جو میں کرتا رہوں گا عمر نو تک اس کو پڑھتا رہوں گا, چھوڑوں گا نہیں. جو بزرگوں کی جو یہ نیت ہوتی ہے کہ جو بھی ہم عمل کر رہے ہیں اس میں مداومت ہو, خیر عمل مادی مارے بہترین عمل میں جو مداومت ہو اسی کا خاتمہ ہو. اس خاتمے کے لیے گزران دین روتے ہیں, گراتے ہیں اے اللہ ہمارا خاتمہ بالخیر ہو, روتے ہیں, لوگوں سے دعا کراتے ہیں خاتمہ بالخیر ہونے کی دعا کراتے ہیں. تو احسن تقویم میں فائدہ اسی صورت میں ہوگا جبکہ ایمان لائے اور عمل صالح ہے. ایمان معمولی دولت ہے اور عمل صالح معمولی ہے. عمل صالح میں عقائد بھی ہیں, اخلاق بھی ہیں, معاملات بھی ہیں, سب عمل صالح میں داخل ہیں. اس طرح پر جو لوگ ایمان کے ساتھ بوڑھے ہوئے ہیں عمل صالح بھی جہاں تک ہو سکتا کرتے ہیں تو وہ احسن تقویم میں رہیں گے, احسن صالح میں نہیں جائیں گے. اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ. ولهم أجر غير ممنون. ولهم أجر غير ممنون. وجري أجر غير ممنون. غير منقطع ممنون بھی ہے ان کے لیے اجر ہے غیر منقطع کبھی ختم نہیں ہوگا یہاں کا اجر تو یہ ہے کہ مرنے پر پنچھی ختم ہو جاتی ہے نہیں پنچھی جو مٹی بھی ہے مرنے کا ختم اور وہاں مرنے کے بعد اور جاری ہو جاتی ہے بڑھتے ہی جاتا ہے جہاں کا حدیث میں آتا ہے کہ بعض لوگوں کے پاس بہت ثواب پہنچیں گے کہا یا رسول اللہ ہم نے تو یہ عمل کیا نہیں یہ کہاں سے آیا ہے کہاں جو فلاں تم نے صدقہ کیا تھا صدقہ جاریہ اس کا ثواب مل رہا ہے تم نے کنواں کھدوایا تھا تم نے باغ لگوایا تھا تم نے مسجد بنوائی تھی تم نے مدرسہ بنوایا تھا یہ سب اس کا ثواب بھی مل رہا ہے اس کا ثواب بھی مل رہا ہے اس بنا پر تو واجب غیر ممنون آج ایسا ہوگا جو غیر ممنون غیر مقطع ہوگا غیر ممنون ہم آئی کرتے جو برباد دیتی ہے جب یہ باتیں ہیں دیکھ رہے ہو کہ پیدا کیا جوان ہوا پھر اس کو آخر صافرین میں پہنچا دیا اب بھی آخر کو نہیں مانو گے نالائے کو اب بھی نہیں مانو گے کیا تم کو ابھی اشکال ہے کہ مرنے کے بعد میں تم کو مردہ نہیں کر سکتا اور مردہ کرنے کے بعد تاکہ تم کو زندہ نہیں کر سکتا کیوں نہیں کون کرتے اس میں کہاں تھا ہم نے آخر تقریب میں پیدا کیا پھر اسے اچھل صافرین میں پہنچا دیا ایمان ہوا تو پھر اس کو زندہ کر دیا اب بھی اتنے تقلبات ہوئے اور تم کو ابھی قیامت کا یقین ہی نہیں آتا یہ قیامت ہے یہ ہے بطین و زیتون و طول سینین و حاضر بلدین پڑھو تب تو قرآن شریف ہے یہ اللہ کا کلام ہے یہ مشکل ہے موجود ہے عاجز کرنے والا ہے یہ کلام اب تک یہ لوگ سب پر قادر ہو گئے ہیں ایٹم بم بیچ کر لیکن اب تک کوئی ابھی جاری نہیں ہوا عجیب ان کا بڑا بڑا یہ کہ قرآن کا مقابلہ کر سکے فلہم اجرہم غیر ممنون وما یکذب ببعض الدین علیہ اللہ حکم حاکم نائب نہیں کرتے اللہ حاکم الحاکمین نہیں ہے بغیر حاکم الحاکمین کے پیدا بھی کرتا ہے بوڑھا بھی کرتا ہے پھر اس کے اجر کو چالو بھی کر دیتا ہے یہ سب کون کر رہا ہے خدا کر رہا ہے ارے اس میں کوئی جھوٹ نہیں سکتا حاکم ہوتا ہے ہم کوئی عمل کریں ہمارا حاکم روک سکتا ہے لیکن اللہ نے جو کام کیا ہے جاری کیا ہے اس کو کوئی روک نہیں سکتا ارے اس اللہ بے حاکم الحاکمین بننا چاہیے بلا وارا میں شاہدین یہ ہے شاہدین میں سے ہم بارا یہ سورت بہت عظیم الشان ہے اللہ تعالیٰ نے اس میں چار قسموں کے بعد نہایت اہمیت کے ساتھ یہ بیان فرمایا کہ انسان احسن تقویم میں ہے لیکن یہ بھی اس کے ساتھ ساتھ ہے کہ اسفل سافلین میں جائے گا لیکن اسفل سافلین جانے سے اس کا کوئی نقصان نہیں ہوگا اللہ تعالیٰ اس کو توفیق دیں گے اعمال صالحہ کی جسی وجہ سے احسن تقویم کے احسن تہذیب میں پہنچ جائے گا مؤدب ہو جائے گا اس بنا پر اللہ تعالیٰ نے وہاں قسم کا احساس اور کیا کہ قد افلح من زکاہا وقد خاب من دساہا ہم نے انسان کو قد افلح من زکاہا جس نے وہ اس نے شخص نے فلاح پائی یہ نفس کا تزکیہ کیا یہی احسن تزکیہ میں کرا یہ سات قسموں کو بات کیا کہا اور یہاں چار قسموں کو بات کہا دونوں میں اہمیت ہے اس بنا پر فرمایا قد افلح من زکاہا وقت خواب امن خاطر ہوا وہ دوسرے مٹا دیا مٹی میں داغ کر کے برباد کر دیا وہ قائم ہے تو اللہ تعالیٰ نے اس سورہ میں بھی اسی کسی کو ممنون بیان فرمایا ہے وہاں سات قسموں سے بیان کیا یہاں چار قسموں سے بیان کیا اللہ تعالیٰ ہم کو ان چیزوں کو سمجھنے کی توفیق مرمت فرمایا ایک واقعہ ہے بہت مشہور واقعہ ہے امیر الروایات میں لکھا ہوا ہے مولانا لکھا ہے کہ مولانا شہید جو سید الوائزین تھے حضرت والا محمد قاسم نے فرماتے تھے کہ واس کہنے کا تمہری اسماعیل کو حق ہے مانا اسماعیل ایسا پاس کرتے تھے گئے جامع مسجد کے جنوبی دروازے سے لکھا ہوا غالبا جنوبی دروازے سے اترے سیڑھی گئے ایک صاحب ان کے عزیز کے پیچھے پیچھے گئے چلیں دیکھیں کہاں جا رہا ہے یہ بچے تھے گئے دیکھا تو فائشہ عورتوں کا اجتماع جیسے یہاں ہوتا ہے نا کھانے پینے کے فائشہ عورتوں کا وہاں اجتماع شاہ صاحب کو معلوم ہو گیا تشریف لے گئے کنگن بھگڑایا آئی لڑکی کون ہو تم کہا ہم سائل ہیں अंदर जाके कहा कि एक शायर आया हुआ है, कुंडी खटका रहा है, तो उसको कुछ भी भूगल जो चीजे रोटी जो भी रहा हो जो चार पैसे ठीक है भेजा। कहा नहीं, मैं इसे भीख नहीं लेता, मैं कुछ सुनाता हूं तब लेता हूं। गए रुमाल से लिए रहते हैं मुरवी लोग खास, रुमाल बिछाया वो बैठ गया, वही उन्हीं औरतों में बैठ गए, उन्हीं औरतों में बैठ गए और वह तीन बजे तुम पढ़ा। इसी को मैंने सुनाया, वह तीन बजे तुम किस शान से पढ़ा होगा। उसी वक्त लगता बरंदाम हुई, औरतें डर गई क्योंकि वो पढ़ी लिखी औरतें थी, क्या पढ़ी औरतें, औरतें ये सब काम नहीं करनी क्या, सब पढ़ी लिखी यार खूबसूरत औरतें थी, सब जमा थी अपने अपने अचार आचारों के साथ थी। जब शाह साहब ने पढ़ा दंग हो गई, बत्ती ने वसे तू, तुमको अल्लाह ने आसन तकवी में पैदा किया है, क्या कर रही हो तुम, क्या इसका हक है कि अल्लाह ने तुमको तो अच्छी सूरत दिया और तुम अपनी सीरत को बिगाड़ करके अल्लाह के मुखालिफ बन रही हो। इतना रोने लगी, इतनी रोई औरतें, औरतें मेहंदी लगाए हुए थी, इतना रगड़ने लगी अपने हाथ को कि मेहंदी के बजाय खून गिरने लगा है, इधर लग रहा। शाह साहब ने फरमाया, घबराओ नहीं, परेशान ना हो, देखो जो तुम्हारे शराफा लोग हैं अगर चाहो तो निकाह से कर लो, मैं क्या पाऊ, और नहीं तो जब तुम्हारा मनशा हो निकाह करो, लेकिन ये सूरत छोड़ दो, तुमको अल्लाह ताला ने आसन तकवीम में पैदा किया है तो तुमको आसन तहसीन में रहना चाहिए। रोने लगे, फिर उसी पर निकाह हुआ लोगों का। तो मैं कभी कहता हूं कि जिस बंद में गए उसे मैं खाना कर दिया, कहा जाता है ना, जिस माफी में गए उस माफी को क्या कर दिया, मैं खाना कर दिया। ये बहुत मशहूर मकूला, सब लोग जानते हो, जिस बंद में गए उसे मैं खाना कर दिया है। और मैं कहता हूं जिस मैं खाने में गया खाता बना दिया है। ये हजार हमारे वोट है, गए मैं खाने में तो बना दिया खानका, गिरिया और दारी की माफी बना दिया है, आयुष और तरफ नाच जाने की माफी को जिक्र शरण की माफी बना दिया, खानका बना दिया है। जिस पद में गए उसे मैं खाना कर दिया, नहीं जिस मैं खाने में गए उसे खानका बना दिया। फिर उसके बाद वो औरतें जिहाद तो हुई रहा था उस जमाने में, जिहाद में शरीक हो गई औरतें, औरतें जिहाद में शरीक हो गई। घोड़ों की दाल करती थी, हाथों में आंवले पड़ गए थे, किसी ने कहा कि तुम उस हालत में अच्छी थी या इस हालत में अच्छी हो, उस हालत में अच्छी थी यही है, कहो वो हालत अल्लाह के नाफरमानी के था, वो क्या अच्छा होगा, वो हाल हमारा अल्लाह के नाफरमानी के था, ये हाल अल्लाह के इताअत में है, हम इस पर राजी हैं। और सुनो, हमारे पहाड़ के अंदर, हमारे ईमान के अंदर इतनी कुवत है, इतना वजन है कि पहाड़ पर रखे बदल नहीं कर सकता। हुआ नहीं खानका हुई नहीं, तो खानका में ईमान में पुख्तगी आनी चाहिए, ईमान में यदि जैसे थे वैसे सोचा में वजीद है, ईमान में पुख्तगी आनी चाहिए, निस्बत में पुख्तगी आनी चाहिए, इताअत में बढ़ती आनी चाहिए। खैर अमरे मादी मरे, ये नहीं कि रमजान है तब तक तिलावत भी है फिर भी सब गायब, नहीं, मेरे दोस्त अल्लाह ताला ने हमको ये मौका दिया है, ये सब मौके हैं, अपने को दुरुस्त करने के ये मौके हैं, अपने को ठीक करने के मौके हैं। अब यहाँ क्या कोई करेगा, सब दिन ही दिन है, इसमें अल्लाह ताला से दुआ भी करना चाहिए कि अल्लाह ताला ऐसी महफिलों में जाने की तौफीक मेहनत फरमाए, उससे असर लेना चाहिए। सब इख्वानी तरीक, मैंने इनसे कहा कि अब तक इख्वानी तरीक नहीं कहा था, ये सब हम लोग इख्वानी तरीक है, तरीक के सब भाई भाई हैं, जैसे इख्वानी तजारत भी होता है ना, लक्ष्मी भाई होता है, ससुराली भाई होता है, चक्रदार भाई होता है, ये इख्वानी तरीक, ये तरीक के सब भाई भाई हैं, हर एक के दूसरे को हुकूक है, हर एक पर दूसरे के हुकूक हैं। इस तरह पर एक वाक्य बयान किया था, शुरू में भी बयान कर देता हूं कि एक साथ सोए हुए थे इख्वानी तरीक में से, एक साथ सोए हुए थे, दूसरे इख्वानी तरीक ने उनको ठोकर मार दिया सोने में, उन्होंने कहा कि तुम अंधे हो क्या, that we are poor. But one day we are poorer. तो शेख जो बहुत कामिल मुकम्मल थे डरने वाले नहीं थे बुलाया जिसकी करामत आई हुई थी बुलाया देखो तुम्हारे कहने से ये अंधा हो गया है इसकी कीमत तुम्हारे जिम्मे है बहाना पेशाब जितनी जरूरत सब तुमको कराना होगा कहीं तो कोई मुसीबत हुई क्या हमारी करामतदारी क्या हुई वही हुई था वो कुछ दिनों से रहने दिया है कुछ दिनों पर तो उन्होंने किसी से अपने इख्वानुल करीम भाई से पूछा कि भाई ये पूरी मुसीबत आ गई हमारे ऊपर इसको कब तक नहीं सीधा पकाना पीछा हम जाते रहेंगे तो उन्होंने तरकीब बताई कि तुम सो जाओ और फिर मुझे कहा कि तुम ठोकर लगा दो तो ये कह दो कि देख के चलो देख के बच्चे पिता ने लगे ये खानका ये भी सब करामात होती है पैदा तुम करो हमको तो नहीं आते ना हमने तो पैदा कर लिए मन कर दे शुमा हजर बेटने खाजा मोहम्मद मासूम बहुत फरमाते हैं इसी को मन कर दे शुमा हजर बट मैंने नहीं किया तुम तो करो दीदम तुरा गंजे हमने तुमको एक बहुत बड़ा खजाना दे दिया है हमने अगर उससे फायदा नहीं उठाया तो तुम तो उठाओ खाजा मोहम्मद मासूम कहते हैं जिनके 60,000 खलीफा लाखों मुरीद थे पूरे इस्लाम को हिंदुस्तान को उन्होंने संभाल लिया है अल्लाह इकबाल ने कहा है कि बर वक्त मुजद्दिद साहब को अल्लाह ने पैदा किया ये सुप्रीम कोर्ट के मंसूबे को उलट दिया शाह साहब ने और उन्हीं के खानदान में से आलमगिरी लिखवा दिया है फिर की किताब आलमगिरी लिखवाया मुझे शाह साहब कहते हैं मुजद्दिद साहब के मेरे दोस्त वो बुजुर्ग वो ये चीज हमारे अंदर खानी है अल्लाह हमको भी पैदा कर दे हमारे कल में इस नूर से ज्यादा नूर होना चाहिए हमारी आवाज में इससे ज्यादा आबाद होनी चाहिए हक के लिए नूर भी होना चाहिए और कुवत भी होनी चाहिए अल्लाह हम सबको तौफीक दे बहरहाल अल्लाह ताला ने हमको और आपको एक जमा रखा है हम इख्वानुल करीम है भाई भाई एक दूसरे का हक भी मानना चाहिए दुख दर्द में शरीक होना चाहिए अब जितने लोग मुरीद हमारा मिजाज से ज्यादा नहीं है लेकिन इतने मुरीद होते हैं इस तो कुछ कम है सैकड़ों कई सौ मुराद होते हैं नहीं एक दूसरे मुरीद से किसी का ताल्लुक नहीं होगा यहाँ किसी से नहीं और दफा से तो ताल्लुक नहीं मुरीद नहीं में क्या ताल्लुक होगा हर खलीफा हमारा मैं हूँ असम ये आम है ये सर कुछ नहीं होगा मिटाने से आएगा मिटाओगे तब आएगा अनानियत से किसी कुछ नहीं मिला शैतान ने अनानियत अख्तियार किया है रादे दरगाह हुआ आदम अलैहिस्सलाम ने फनायत अख्तियार किया खलीफतुल्लाह फिर अर्ज हो गए उसने अनानियत अख्तियार किया अल्लाह के सामने और उन्होंने झुका दिया रब बना कर हमने अल्लाह हमने जुल्म किया है क्या हुआ खराब है खराफत अर्जी के लिए उसने सब कुछ किया था खराफत अर्जी क्या मजबूर हो गया है और आदम अलैहिस्सलाम के जहन में भी नहीं था कि हमको खलीफा अल्लाह बनाएंगे लेकिन अल्लाह ने उनको उनके तवाजों के बिना पर इनके सार के बिना पर फनाइत के बिना पर खिलाफत दे दिया है मालूम कि इस जनामे ने भी खिलाफत के लिए कुछ अनानियत को छोड़ना पड़ता है तरीक है शायद हो सकता है आखिरी बयान मेरा हुआ ये तरीक है खिलाफत के लिए अपने को झुकाना है मिटाना है हमारे अंदर थानी कहते हैं है कि झूठी सीधी करनी है मजबूर है कि बुजुर्गों की झूठी सीधी करनी पड़ती है फरमाते झूठी सीधी नहीं है झूठी खानी पड़ती है कब मिलता है इस जना पर इस तरीके में मारा है ये खानका है अल्लाह ताला हम सब लोगों को जो बुजुर्गों का तरीक जो है मिटाने का अपने को उसे मिटाने के हमको तौफीक बराबर फरमाए मिटाया मां गंगोई ने मिटाया मां कासिम साहब ने मिटाया माँ थानी ने मिठाया माँ थानी जब माँ रशीद अहमद साहब को बुरी किया हजारी साहब ने तो दस्तरखान पर पीछे बैठे तो कोफ्ता अपने तरफ रखा और कुछ दाल चटनी उठी माँ रशीद अहमद साहब गंगोई तरफ रख दिया है हजरत जामिन साहब आए जो उनके पीर भाई थे जो शहीद हो गए उन्होंने कहा कि हाजी ये क्या किया तुमने कोफ्ता अपने तरफ रखा और रशीद अहमद को रब आलिम उसको तुमने दाल जल्दी देकर के कर दिया है अब देखिए हजरत हाई साहब ने कहा ये तो मेरा एहसान है कि इनको मैंने हाथ तो अपने बिछा को बैठा लिया है ये तो ऐसा है कि एक रोटी देता उसका कोई चीज रख लेता और कहता है तुम्हें तुमने एक दर्जा दिखाओ रशीद अहमद को इतना बात कुछ बेहाल आलिम रखानी माथानी व्यवसायी उनको कहा जाता है जब जा लिया और राय साहब चेहरा देखा है कोई लगवाई नहीं। शेख ने फरमाया मार्शिदा मसाब ने कि हमने तो इसीलिए ताल्लुक पैदा किया था, हमने तो इसीलिए ताल्लुक पैदा किया था ताकि अपने को मिटाएं। इस मिटाने में फिर मां गंगोई का कितना बड़ा दर्जा हुआ। मां हाई साहब फरमाते हैं कि रशीद अहमद का वो दर्जा है कि ये फेक होता मैं मुरीद होता ये उलट गया मामला है। इतना बड़ा आदमी है दोस्तों, मिटाने बगैर मिटाए कोई नहीं मिलता। हर जगह तो आदमी को जगाने उबहाने की जरूरत है, यहाँ घटाने की जरूरत है। अल्लाह ताला ये खानकाह को असली तरीके पर जो हमारे बुजुर्गों का तरीक रहा है उस पर चलने चलाने की तौफीक बरामद हो पाए। ये खानकाह मुल्तान सारा साल रहता है सब कुछ हासिल होता है, तीन दिन में नहीं हासिल आता। जो तीन दिन रखा तो उसको खुद ही हासिल नहीं है, दूसरों क्या पहुंचाएगा वो चाप बाप। तुम्हें खुद तरीक नहीं जाना, क्या है तरीक? दरी जब जाओगे तब तक पहुंचाओगे, यहां से तुम रास्ता देखोगे बड़ौदा तब तक पहुंचाओगे, तुमने रास्ता ही नहीं इधर के उधर पहुंचा दोगे। इस जना पर मेरे दोस्तों ये अल्लाह का रास्ता है, अल्लाह ताला के रास्ते में चलना है और उसूल से चलना है। वो किताब और सुन्नत है। सबसे ज्यादा मामूल रास्ता इत्मीनान वाला रास्ता सुन्नत का रास्ता है। हमारे बुजुर्गों ने इसी पर अपने बुनियाद रखी है, बुनियाद रखी है। इस बिना पर अल्लाह ताला ने उनको वसार की दौलत से, अपनी मोहब्बत निस्बत की दौलत से नवाजा है। मैंने बेटी बताया था सैयदना अब्दुल कुद्दूस गंगोही फरमाते हैं कि मेरी तरबियत सख्त हाथों ने की है, इसलिए देखा इसे तुमको कुछ नहीं दूंगा, सख्त हाथ है। इस बिना पर मैंने दोस्तों अल्लाह ताला हम सब लोगों को इस तरीक में चलने की चलाने की रहने की तौफीक बरकत फरमाए। ये बुजुर्गों का तरीक है, अल्लाह ताला ने इसको जारी रखा है और इंशाअल्लाह जारी रहेगा। बरकत ज्यादा इधर तवज्जो अब हो रही है, मैं देख रहा हूँ। 20 साल पहले इसी बात नहीं थी, 20 साल पहले नहीं थी, माशाअल्लाह सुन्नत के जमाने में नहीं थी इसी, मैं जानता हूँ नहीं थी ये बात। अल्लाह ने एक बैच मोड़ दिया इधर, ये इतने लोग कहाँ हड़ताल होते थे इतना रहते थे, ये अल्लाह की शान है। हर जगह मानी कितनी खानकाहें चल रही हैं, कितने मदरसे चल रहे हैं, चलेगा इल्म भी चलेगा और अमल भी चलेगा, जाहिर भी चलेगा और बाकी भी चलेगा। इस वजह से आप जो दुआ की हजरत बहुत मजामीन बहुत है, ये तो हम लोगों का मौजू है, ये तो बहुत देर तक बयान कर सकते हैं, मौजू हमारा तो यही है हर जगह जहाँ में। इस दिना पर मुख्तसरन ये अर्ज है कि अल्लाह ताला इस खानकाह को उसूल तरीक के मुताबिक, उसूल दीन के मुताबिक, उसूल सुन्नत के मुताबिक चलाने की तौफीक बरकत फरमाए। हमेशा हमारी जिंदगी कोई चीज नहीं, बस क्या है आना है कि नहीं आना है, क्या सूरत है अल्लाह ही बेहतर जानता है। इस दिन आपको मेरे आखिरी बयान में कहता हूँ, अपने खुलफा से भी कहता हूँ, मेरे दीन से तो कहता ही हूँ, इन लोगों को भी पूरा हजर रहना चाहिए। इस तरीक को इस तरह ले चले कि इसमें कोई खरबता ना आने पावे, डाकू लगे हुए हैं, चोर लगे हुए हैं, इस तरीक को बिगाड़ना चाहते हैं। मगर हमारा आपका तरीका ये होना चाहिए कि अल्लाह से हर वक्त इल्तिजा करें, अल्लाह से दुआ करें कि अल्लाह को राह राह पर अल्लाह सब कल दिए राजनी, जब हुजूर कर सकते हैं तो हम आपसे मांगे क्या है। इस दिन आप अल्लाह ताला जो सिलसिला हमारा क्या सिलसिला शराब करते हुए शर्म रखती है, लेकिन जो भी है हम चाहते हैं कि जो सुन्नत के मुताबिक जो तरीका है वही रहे। हमारे हजरत माशाअल्लाह हम कहते ही रहेंगे, अपील तक कहते रहे, कहो देखो अगर तुम दीन पर अमल नहीं करते और मुझसे ताल्लुक है तो ये सुजूर का इतफाक है, सुजूर कम्बा कहा मुझसे ताल्लुक इससे में कोई फर्क नहीं है। कहते सुतून से जैसे तुमको दीन नहीं मिलेगा, अगर मुझको दीन के लिए नहीं इख्तियार करोगे तो तुमको भी मुझसे भी दीन नहीं मिलेगा। इस जना पर दीन को दीन के लिए करो, करो इंशाअल्लाह तुमको नफा होगा, आखिर में नफा होगा इंशाअल्लाह। अल्लाह की मोहब्बत और निस्बत से सरफराज करेंगे। इस वजह से दुआ भी कीजिए हमारी सेहत के लिए भी और तमाम बच्चों की सेहत के लिए भी। मैं सबके लिए दुआ करता करता रहता हूँ कि जो हजरात ये तालिबीन खुदा है, तालिबीन खुदा है, अब भी तालिबीन मौजूद हैं, कल किसी जमाने में मुनकता नहीं होंगे, सालिहीन भी रहेंगे और तालिबीन भी रहेंगे। صالحین بھی رہیں گے یا ایو الذین آمنوا اتقوا اللہ وکونوا مع الصالحین، اے ایمان والو اللہ سے ڈرو اور صالحین کے ساتھ رہو. تو جب حکم ہے اللہ تعالیٰ کا قیامت تک یہ کہ صالحین کے ساتھ رہو، تو صالحین رہیں گے تب تو ساتھ رہیں گے، اس طرح پر صالحین بھی رہیں گے، اللہ تعالیٰ متقین بھی رہیں گے اور اللہ تعالیٰ کے بندے رہیں گے خواہ. اللہ تعالیٰ ہم سب لوگوں کو ان کو پہچاننے کی، خود ان کے طریق پر عمل کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. اللهم صل على محمد بلا خير بحسن. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ممكن ہے کہ یہ مریض آخری ہو، اللہ تعالیٰ اس مریض سے جو ہوئی ہیں اس کے اندر جو مضامین کتاب و سنت سے بیان ہوئے ہیں اور اصول طریق کو جو بیان کیے گئے ہیں، اللہ ان کو سمجھنے کی، ان پر چلنے کی، ان پر چلانے کی ہم سب کو توفیق عطا فرمائے. اللہ اپنے محبت سے، نسبت سے، معرفت سے ہم سب لوگوں کو منور فرمائے اور مشرف فرمائے. ہمارے بزرگوں کا جو طریق ہے، جو کتاب و سنت سے معید ہے، کتاب و سنت سے مدلل ہے، اللہ تعالیٰ اس طریق کو چلانے کی توفیق عطا فرمائے. لوگوں کو قبول کرنے کے لیے اللہ تعالیٰ صلاحیت پیدا فرمائے. یہ تو طریق چل رہا ہے، جیسے بھی چل رہا ہے، کسی پر نقیر میں نہیں کرتا، لیکن اپنے طریق کو میں یہ چاہتا ہوں کہ حق پر رہے، دین پر رہے، سنت مطابق رہے. اس وجہ سے آپ لوگوں سے بھی اس کی درخواست ہے. اللہ تعالیٰ نبی اکرم صلی اللہ علیہ وسلم کے فیض میں، تمام صحابہ کرام مشائخ اعظام کے فیض میں، اللہ تعالیٰ ان بیانات کو قبول فرمائے اور اپنے طریق کو واضح فرمائے اور اپنے طریق سے لوگوں کو پہنچائے. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين بحمد سيدنا النبي صلى الله عليه وسلم.